कक्षा कोठा बहिष्कारको घोषणा गरेका छन्। रत्न पार्कमा भेला भएर सिंहदरबारमा काडी धरना दिने उनीहरूको तयारी छ। देशभरका 30,000 अस्थायी शिक्षक आन्दोलनमा रहेका अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। शिक्षा मन्त्रालयले 2069 पोष बेसम्मका अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ। संघर्ष समितिले अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, कुनै पनि वाहनामा कार्यरत शिक्षकलाई पेसाबाट विस्थापित गर्न नहुने, शिक्षक बेसको विभेद अन्त्य गर्नुपर्ने लगायत माग गरेको छ। अफगानिस्तानको बदक्सा प्रान्तको अबबारिक गाउँमा गएको पहिरोमा परि पुरिएकाहरूको बिहानैदेखि उद्धार शुरू भएको छ। सिंगो पहाड़ खस्ता मानव अस्तित्व नै पुरिएपछि हराइरहेकाको खोजी चलिरहेको छ। मर्नेको संख्या 2,000 भन्दा बढ़ी हुने अनुमान गरिएको छ, तर मारिनेको संख्या त्यति नै धेरै नरहेको भन्दै बदसाहान प्रान्तका गवर्नरले संख्या 500 मात्र हुने जनाएका छन्। बदक्साका गवर्नर शाह बाली उल्लाह अभिबलले भने 2,500 व्यक्ति हराइरहेको भनिएको भए पनि त्यति धेरैको हताहती नभएको दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। र एसएससी प्रिमियर लीग क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा अहिले ओमनको सामना गरिरहेको छ। टस हारेर ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ। नेपालले ताजा अवस्थामा 157 रनमा अल आउट भएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद भेट्दैछन्। पाँचौं स्थानमा रहेको बेंगलोर र छैटौं स्थानमा रहेको हैदराबाद बीच खेल बेलुका 8:00 चिन्नास्वामी स्टेडियममा बेंगलोरमा हुनेछ। समान पाँच खेल खेलेको यी दुई टोलीले समान दुईमा जित र तीन खेलमा हार बिहेरेका छन्। समान चार अंक रहेको बेंगलोर रन रेटका आधारमा हैदराबाद भन्दा अघि रहेको छ। आजको खेल जित्ने टोली अंक तालिकाको चौथो स्थानमा उक्लनेछ। यसअघि गैराती भएको खेलमा राजस्थान रोयल्सले दिल्ली डेयर डेभिल्सलाई 7 विकेटले हराएको छ। 153 रनको लक्ष्य राजस्थानले 9 बल बाँकी छँदै 3 विकेट गुमाएर भेट्टाएको हो। राजस्थानलाई जिताउन करण नायरले नट आउट 73 रनको महत्वपूर्ण योगदान गरे। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित बेस ओभरमा 5 विकेट गुमाएर 152 रन बनाएको थियो। उसका क्विन्चन डेकले सर्वाधिक 42 रन बनाएका थिए। जितपछि राजस्थान लीग तालिकाको तेस्रो स्थानमा पुगेको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 9842146174। रेडियो अर्पण 104.5 मेगाहर्ज। मा मनकामना मामा भान्जा, यो भन्या चाहिँ के त? तिमीलाई थाहा छैन घर निर्माण गर्नेले भुल्नै नहुने इलेक्ट्रिक पसलको नाम? इलेक्ट्रिक पसल त हजार छन्, तर यसलाई चाहिँ किन सम्झिने? कारण खुलाएर भन त। युजी, युनिक, हिरो, राठी, सिपिएल कम्पनीका समान नारायणगढकै दरेटमा पाइन्छ नि। यति मात्रै हो र? त्यहाँ त घरलाई उज्यालो पार्ने आकर्षक वाल लाइट, सो लाइट, डोम लाइट तथा इन्भर्टर जडान र बिक्री गरिन्छ नि। अर्को कुरा, देश तथा विदेशमा काम गरेका दक्ष